संसदको अवरोध खुलाउने विषयमा दलहरूबीच छलफल हुँदै सरकार संविधान निर्माणप्रति गम्भीर नदेखेको ए माओवादीको आरोप। बजेटमा राजनीति गर्न नहुने पूर्व अर्थमन्त्री पुनको तर्क, शिक्षामा लगानी 80 अर्ब पुर्याउने अर्थ सचिव भूषालको भनाई। चट्याङ लागेर पर्सा र तनावमा 2 जनाको मृत्यु, चितवनमा 1 महिला घाइते। इराकमा सरकारी सेना र सुन्नी विद्रोही बीच भएको भिडन्तमा 100 जनाको मृत्यु। ब्राजिलमा तलब वृद्धिको माग गर्दै मजदुरले गरेको आन्दोलनका कारण यातायात व्यवस्था अस्तव्यस्त। र नेपाल फिफा वरितामा 5 स्थान तल, स्पेन पहिलो स्थानमा यथावत। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। म ध्रुवराज खनाल। समाचार विस्तारमा अवरुद्ध संसद खुलाउने विषयमा आज सत्तारूढ नेपाली कङ्ग्रेसले विपक्षी दलहरूसँग अनौपचारिक वार्ता गर्दैछ। प्री बजेट छलफलका लागि बोलाइएको संसद अधिवेशन लगातार विपक्षी दलले अवरुद्ध गरेपछि सुचारूका लागि प्रयास गरिने कङ्ग्रेसका नेताले बताएका छन्। सत्तारूढ दलभित्रै सरकार गठन गर्दा भएको 4 बुँदे सहमति कार्यान्वयनका विषयमा मतभेद देखिएपछि यसअघि भएका वार्ताले सार्थक रूप लिन नसकेको हो। 4 बुँदे सहमतिमा संविधान सभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्नुपर्ने र उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्नुपर्ने विषयमा कुरा मिल्न नसक्दा संसदको गतिरोध अन्त्य नभएको कङ्ग्रेसको बुझाइ छ। व्यवस्थापिका संसदको बैठक बेलुका 5 बजेलाई बोलाइएको छ। कङ्ग्रेसका केही नेताले ए माओवादीसँग अनौपचारिक छलफलको तयारी गरेको भए पनि समय भने यकिन भइ नसकेको नेताहरूले बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले नेताहरूको अकुत सम्पत्तिबारे छानबिन भइरहेको बताउनु भएको छ। आफूलाई नेताहरूलाई कहिले समाउने भन्ने प्रश्न धेरै आएको भन्दै उहाँले प्रमाण भेटिए कसैलाई नछाड्ने बताउनुभयो। आज राजधानीमा भएको एक कार्यक्रममा प्रमुख आयुक्त कार्कीले भन्नुभयो, सूर्यनाथ उपाध्यायको पालामा केहीलाई मुद्दा लागेपछि परिवार र नातेदारको नाममा सम्पत्ति राख्दैनन्। अख्तियारले थोरै जनशक्तिको भरमा धेरै काम गरेको भन्दै उहाँले देशभरमा सुशासन भएको एकमात्र ठाउँ अख्तियार भएको समेत बताउनुभयो। अख्तियारका प्रमुख आयुक्त कार्कीले आफूले पत्रकारहरूबाट समेत अपेक्षाकृत सहयोग नपाएको गुनासो गर्नुभयो। एकीकृत नेकपा माओवादीले कङ्ग्रेस नेतृत्वको सरकार संविधान निर्माणप्रति गम्भीर नदेखेको आरोप लगाएको छ। नियमित साप्ताहिक पत्रकार भेटघाटमा प्रवक्ता दिननाथ शर्माले सरकार संविधान निर्माण र विगतमा भएका सम्झौता कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाउनु भयो। उहाँले दोस्रो संविधान सभा निर्वाचनमा भएको धाँधलीको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन लगायतका विषयमा सरकारले व्यवस्था गरेको बताउनुभयो। आफ्नो पार्टी र सरकार बीच भएको सम्झौता कार्यान्वयन नभएसम्म संसदको अवरुद्ध कायम पनि रहने उहाँले जानकारी दिनुभयो। भेटघाटमा शर्माले पार्टीभित्र भइरहेको वैचारिक विवाद समाधानका लागि छलफल भइरहेको र छिट्टै समाधान हुने बताउनुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली बीच भेट भएको छ। एमाले नेता ओलीलाई भेट्न प्रचण्ड ओली निवास बालकोट भक्तपुर पुग्नु भएको थियो। भेटमा सरकारको कार्यशैलीबारे दुवै नेताले असन्तुष्टि जनाएका छन्। सरकारले जथाभावी रकमान्तर गरेको विषयमा प्रचण्डले असन्तुष्टि व्यक्त गर्नुभएको छ। एमाले नेता ओलीले रकमान्तर र संसदको अवरोध हटाउनेबारे आफूले छिट्टै प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको स्रोतले जनाएको छ। प्रचण्डले भेटमा ओलीको स्वास्थ्यावस्थाबारे जिज्ञासा राख्दै एमालेको महाधिवेशनबारे समेत चासो व्यक्त गर्नुभएको थियो। जवाफमा नेता ओलीले आफूले स्वास्थ्य लाभ गरेर आएको भन्दै महाधिवेशन तोकिएकै मितिमा हुने विश्वास दिलाउनुभयो। नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सचिवालयको आज बसेको बैठकले यही जेठ 26 गते बस्ने आयोगको पूर्ण बैठकको कार्यसूची पारित गर्नुका साथै पार्टीको नवौं महाधिवेशनको सन्दर्भमा समेत छलफल गरेको छ। बैठकले महाधिवेशनमा फरक फरक विचार समूहको नाममा छुट्टा छुट्टै समूहगत बैठक र भेला भएको फरक फरक सम्पर्ककारले स्थापना गरेका तथा विभिन्न तहमा आफ्नै रुचि समूहको भेला गरी एकअर्काप्रति असहिष्णु आरोप प्रत्यारोप गरेका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका अध्यक्ष अमृत कुमार बोहराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बहसको नाममा छुट्टा छुट्टै समूहको बैठक भेला आयोजना गर्ने पार्टीको सामान्य मर्यादा र अनुशासनलाई ख्याल नगरी एकअर्कालाई खलमल ल्याउने र एक अर्काप्रति असहिष्णु आरोप प्रत्यारोप गर्ने जस्ता गैर कम्युनिस्ट आचरण तथा शैलीले पार्टीको किमार्थ हित हुन सक्दैन भन्ने आयोगले महसुस गरेको उल्लेख गरिएको छ। आयोग पार्टीको केन्द्रीय कमिटीदेखि लिएर सम्पूर्ण कमिटीको विशेष ध्यानाकर्षण गर्दछ भन्दै महाधिवेशनका दस्तावेजलाई पद्धति सम्मत व्यवस्थित रूपमा बहस छलफल गराउन विगतमा जस्तै पार्टीको विभिन्न तहमा आवश्यकता अनुसार वैधानिक मञ्चको आयोजना गरी एउटै मञ्चमा सबै नेतालाई सहभागी गराउन आग्रह गरिएको छ। बैठकले महाधिवेशनलाई बढी अनुशासित मर्यादित र व्यवस्थित रूपमा सञ्चालन र सम्पन्न गर्न एक ठोस तथा व्यावहारिक आचार संहिता बनाई पार्टीलाई आफ्नो क्रान्तिकारी लक्ष्य अनुरूप अगाडि बढाउन आग्रह गरेको छ। एकीकृत नेकपा माओवादीभित्रको विवाद बल्झिरहँदा नेता बाबुराम भट्टराईले पार्टीमा छट्टु स्याल प्रवृत्ति रहेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल ट्विटमा उहाँले फुटको हल्ला गरेर पार्टी रूपान्तरण अभियानलाई विषयान्तर गर्न छट्टु स्याल प्रवृत्ति रहेको उल्लेख गर्नुभएको छ। भट्टराईले पार्टी विसर्जनबाट बचाउँदै नयाँ शक्ति निर्माणमा जुट्न पनि आग्रह गर्नुभएको छ। ए माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई समावेश विवाद हुँदै आएको छ। नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारीले महाधिवेशनको विषयलाई लिएर कुनै पनि सम्झौता नभएको बताउनु भएको छ। वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरूले ओली पक्षका नेताले महाधिवेशनका लागि पदमा सम्झौता गरेको आरोप लगाएपछि उहाँले खण्डन गर्नुभएको हो। माधव नेपाल पक्षले आगामी महाधिवेशनमा केपी ओली त्यसपछि वामदेव गौतम विद्या भण्डारीलाई अध्यक्ष बनाउने सम्झौता गरेको आरोप लगाएको थियो। प्रेस चौतारी नेपाल काठमाडौँले आज आयोजना गरेको कार्यक्रममा नेत्री भण्डारीले अलोकतान्त्रिक अव्यवहारिक तथा निराधार आरोप भएको टिप्पणी गर्नुभयो। उहाँले नेपाल 15 वर्षसम्म पदमा रहिसकेको भन्दै अझै आकाङ्क्षा राख्नु गलत भएको बताउनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले देश विकासको मेरुदण्डको रूपमा रहेको बजेटमा राजनीति गर्न नहुने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा पुनले बजेटमा लामो समयदेखि राजनीति हुँदा राष्ट्रिय गौरवको आयोजना प्रभावित भएको उल्लेख गर्दै तत्काल संसदमा प्री बजेटमाथि छलफल सुरु गरेर समयमै पूर्ण बजेट ल्याउनु पर्नेमा जोड दिनुभएको छ। पुनले सरकारले चार बुधे सहमति कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्दै आइतबारबाटै संसदको अवरोध खुलाएर बजेटमा रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो। पुनले रकमान्तर गर्नु अर्थमन्त्रीको बाध्यता भए पनि ठुला ठुला आयोजनामा मात्र रकमान्तर गर्नुपर्ने सुझाव दिँदै कार्यकर्ता पोस्ने गरी साना आयोजनामा गरिएको रकमान्तरप्रति आफूहरूको आपत्ति रहेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर चिरञ्जीवी नेपालले प्रधानमन्त्रीको चीन भ्रमणले नेपालको आर्थिक विकासको ढोका खोलेको दावी गर्दै त्यसको लागि छिट्टै चिनसँग विपास सम्झौताको तयार गरिएको जानकारी दिनुभयो। अर्थविद डाक्टर विश्वम्भर प्याकुरेलले जनताको भावना समेट्ने खालको समयमै खर्च गर्न सकिने बजेट ल्याउन सुझाव दिँदै मुलुकको आर्थिक नीतिले जनतामा परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो। अर्थ सचिव युवराज भूषालले आगामी बजेटले ऊर्जा पूर्वाधार र खानेपानीमा विशेष लगानी गर्ने गरी व्यवस्था गरिएको जानकारी दिँदै शिक्षा क्षेत्रमा लगानी बढाएर 80 अर्ब पुर्याइएको बताउनुभयो। ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका 8 जना केन्द्रीय नेता सिपी मैनाली नेतृत्वको नेकपा मालेमा प्रवेश गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य कृष्ण राणा र आङछिरिङ शेर्पा तथा केन्द्रीय सदस्य केदार गिरी, गुरु दहाल, कृष्ण शर्मा, विष्णु अधिकारी, नाङमेगेल मोक्तान र तिलक नेउपानी नेकपा मालेमा प्रवेश गर्नुभएको हो। नेपाल कम्युनिस्ट पार्टीमा नेपाली क्रान्तिलाई हेर्ने विषयमा अपरिपक्वता देखेकाले जनवादी क्रान्ति गर्नुपर्छ भन्ने पक्ष एक ठाउँमा उभिनुपर्ने भएकाले नेकपा मालेमा प्रवेश गरेको नेता कृष्ण राणाले जानकारी दिनुभयो। विद्यार्थी सङ्गठनका अध्यक्ष घनश्याम मिश्र र महिला सङ्गठनको सचिवालय सदस्य गोमा लामिसाने पनि मालेमा जानुभएको छ। पहिले नेकपा मालेमै रहेका उनीहरू ऋषि कटेलको नेतृत्वमा अलग भएर नेकपा एकीकृत हुँदै नेपाल कम्युनिस्टमा आबद्ध भएका थिए। नेकपा मालेमा नवप्रवेशलाई केन्द्रीय सदस्य बनाउने तयारी भइरहेको छ। नेकपा एकीकृतको एउटा समूह नेकपा समित मार्क्सवादी मार्क्सवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो। पर्सा जिल्लाको ठोरी रोजीनगरमा आज बिहान परेको चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। बाँदर झुला घर भएकी 19 वर्षीय शर्मिला चौधरीको ज्यान गएको हो। घरायसी कामको लागि घरको आँगनमा निस्केको बेला चौधरीलाई चट्याङ लागेर घटनास्थलमै ज्यान गएको स्थानीय नरबहादुर गुरुङले जानकारी दिनुभयो। यस्तै चट्याङले तनहुँमा एकजनाको मृत्यु भएको छ। ब्यास नगरपालिका 9 निवासी 44 वर्षका लेखबहादुर घरदेखिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बहादुर श्रेष्ठले जानकारी दिनुभयो। यता पश्चिम चितवनको शिवनगर गाविसमा चट्याङ लागेर आज एक महिला गम्भीर घाइते भएकी छिन्। घर नजिकै रहेको धारामा पानी भर्ने क्रममा बिहान 7:30 बजेतिर चट्याङ लागेर 26 वर्षीय दुधिमाया लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। सर्लाही सदरमुकाम मलङ्गावाबाट प्रहरीले विभिन्न लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। भारतबाट लागु औषध लिएर आउँदै गरेको अवस्थामा मलङ्गावा नगरपालिका नम्बर 10 काठमाडौँ बस्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका नम्बर 31 मोहम्मद सुलिमानका 17 वर्षीय छोरा मोहम्मद अकबर रहेका छन्। उनको साथबाट डाइजेपाम इन्जेक्सन 9 थान, ब्रोफिन इन्जेक्सन 8 थान, नाइट्रोजेपाम 30 थान, प्रयोग भएको सिरिन्ज 1 थान, फेनारगन इन्जेक्सन 9 थान लागु औषध बरामद गरिएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, एकीकृत नेकपा माओवादीमा डाक्टर बाबुराम भट्टराई पक्षले पार्टीभित्रै अर्को पार्टी बनाएको आरोप लाग्नुलाई तपाईँ के भन्नुहुन्छ? ए होला पनि बिस षड्यन्त्र होला र सी नाटक मञ्चन। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए होला पनि भन्नेमा 30%, बी षड्यन्त्र होला भन्नेमा 25% र सी नाटक मञ्चन भन्नेमा 45% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, प्रधानमन्त्री सुशील कोइरालाको हालै भएको भारत र चीन भ्रमणबाट नेपाललाई के फाइदा भएको जस्तो लाग्छ? ए छिमेकीसँगको सम्बन्ध प्रगाढ भयो, बी आर्थिक साझेदारीको सम्भावना बढ्यो र सी नियमित कुरा हो केही हुँदैन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0556-63-63, मोबाइल नंबर 98550-61-743। मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। इराकको मोसुलमा भएको सरकारी सेना र अलकायदा समर्थित सुन्नी विद्रोहीबीच भएको भिडन्तमा 100 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 55 सर्वसाधारण रहेको अधिकारीहरूले जनाएका छन्। भिडन्तमा 22 प्रहरीको ज्यान गएको छ। विद्रोहीहरूले प्रहरी चौकी र सुरक्षा चेक पोइन्टमा आक्रमण गरेपछि भिडन्त भएको जनाइएको छ। पछिल्लो समय इराकमा हिंसाका घटना बढेका छन्। उता तलब वृद्धिको माग गर्दै रेल मजदुरले आन्दोलन सुरु गरेपछि ब्राजिलको साओ पाओलोमा यातायात व्यवस्था अस्तव्यस्त भएको छ। सहरका आधा जसो मेट्रो स्टेसन बन्द भएपछि 45 लाख यात्रु प्रभावित भएका छन्। मेट्रोका कर्मचारीहरूले आफ्नो तलबमा कम्तीमा 10% वृद्धि गर्नुपर्ने माग गरेका छन्। खेल समाचार। नेपाल फिफा वरिष्ठतामा 5 स्थान तल खस्किएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले जुन महिनाको वरियता सार्वजनिक गर्दा नेपाल आफ्नो वरियतामा ओह्रालो लागेको हो। यसअघिको 159 स्थानमा रहेको नेपाल 5 स्थान तल झर्दै 164 स्थानमा पुगेको हो। दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि 130 स्थानमा छ। अफगानिस्तान पनि अघिल्लो महिनाको तुलनामा 2 स्थान खस्केको हो। दक्षिण एसियाको वरियतामा 2रो स्थानमा उक्लेको मालदिव्स आफूलाई 6 स्थान सुधार गर्दै 147 स्थानमा पुगेको छ। त्यस्तै भारत 7 स्थान तल झर्दै 154, 5 स्थान तल झर्दै नेपालसँगै समान पाकिस्तान 164 स्थानमा झरेको छ। नेपालभन्दा पछाडि रहेको बङ्गलादेश 167, श्रीलङ्का 170 र भुटान 207 स्थानमा रहेका छन्। नयाँ वरिताक्रममा विश्व विजेता स्पेनसँगै जर्मनी पहिलो र दोस्रोमा यथावत रहँदा आयोजक राष्ट्र ब्राजिल पोर्चुगललाई 4थमा धकेल्दै 3रो स्थानमा उक्लिएको छ। त्यस्तै विश्वकपमा दावेदारको रूपमा हेरेको अर्जेन्टिना 2 स्थानमाथि उक्लँदै 5 स्थानमा उक्लँदा समान 2 स्थान फड्को मार्दै स्विजरल्यान्ड 6 स्थानमा आएको छ। 7 स्थानमा उरुग्वे, 8मा कोलम्बिया परेका छन्। इटली पुरानै 9 स्थानमा छ भने इङ्ल्यान्ड 1 स्थानमाथि उक्लँदै शीर्ष 10मा अटाएको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संसदको अवरोध खुलाउने विषयमा दलहरूबीच छलफल हुँदै सरकार संविधान निर्माणप्रति गम्भीर नदेखेको ए माओवादीको आरोप। बजेटमा राजनीति गर्न नहुने पूर्व अर्थमन्त्री पुनको तर्क। शिक्षामा लगानी 80 अर्ब पुर्याउने अर्थ सचिव भूषालको भनाई। चट्याङ लागेर पर्सा र तनौमा 2 जनाको मृत्यु, चितवनमा 1 महिला घाइते। इराकमा सरकारी सेना र सुन्नी विद्रोहीबीच भएको भिडन्तमा 100 जनाको मृत्यु। ब्राजिलमा तलब वृद्धिको माग गर्दै मजदुरले गरेको आन्दोलनका कारण यातायात व्यवस्था अस्तव्यस्त। र नेपाल फिफा वरिष्ठतामा 5 स्थान तल, स्पेन 1लो स्थानमा यथावत। हवस् त, साँझ 5 बजेको आफ्नो बुलेटिन सकियो। ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण बुलेटिन को साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्राली द्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98 450 49 728, प्रेम हिमाली चैनपुर, मोबाइल 98 453 68 075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98 451 97 258। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै